क्या बड़ा भाई इस्लाह की खातिर छोटे भाई को मार सकता है? जी हाँ, والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه وسلم صلوا على الحبيب.